मलाई बोल्न बाध्य भयो है प्रेमजी म बोल्न बाध्य भाइ तिम्रो भनाइमा तिमी किन बोल्दैनौ तिमी बोल न यार बोल्दैन उसको आन्सर भनेको नम्बर 3 बोल किन बोल्दैनस् हैन बोल्न पाल्दैन तिमी लाटो हो हुँदैन नि जवाफ हुनुहुन्छ के वहा तपाई नि जवाफ भइरहनु भएको छ एउटा कुरा के छ मैले अघि भने नि सर मैले बुटुलको केसबाट वहाबाट त्यो भन्दा टिन्डा शब्द भन्दा जीवनमा आउन्न होइन मात्रै रातभरि लएर एउटी चेलीलाई लएर होटलमा राखेछ अर्को दिन होइन भन्छ हैन उले जसरी प्रत्यक्ष जसरी बोल्न होटल होला होटल होला मालिकलाई सिधै लएर हो बसेका हुन् भन्दा पनि होइन भन्न सके मेरो जिन्दगी बर्बाद भयो भाइ यसको जिन्दगी यसलाई त के मतलब जता गयो उतै स्वास्नी गराउँदै हिँड्दै गर्दो रहेछ यो भतुवा जस्ता कुत्ताले चौकीमा निस्किसकेपछि हामी त्यसपछि उहाँलाई देखे पनि छैन होइन देखे पनि छैन त्यसपछि उहाँलाई फोन भयो भन्नुभयो बोलाउनु ती युवती प्रति गरेको भनिएको त्यो जघन्य अपराधको कुरा सुन्दा तपाईँको मनले पनि पक्कै भनेको होला त्यस्तालाई कडा भन्दा कडा कारवाही हुनु पर्दछ ती युवतीले पनि उसलाई कारवाही हुनु पर्दछ नभए मै गर्छु भनेको पनि सुनियो यी जोडी आपसमा मिलुन भन्नका लागि प्रहरी प्रमुख गुरु विष्णु काफलेको कार्यकक्षमा उनीहरूलाई झन्डै एक घण्टा सँगै पनि राखियो तर केही सिप लागेन त्यसपछि अदालततिर मुद्दा दिनु सिवाय अर्को विकल्प छैन भन्न थालियो त्यसपछि अन्तिम प्रयास स्वरूप प्रहरी निरीक्षक रबिन विष्टले प्रहरी नायब निरीक्षक कृष्ण प्रसाद ढकालको साथ लगाएर त्यो जोडीलाई कार्यालय पछाडिको एकान्तमा पठाउनु भयो मैले त्यो दृश्य निहालेको छु एक अर्कालाई अगाडि राखेर ठिङ्गा उभिएका उनीहरू परेला झिमिक्का नपारी एक्लै अर्कोलाई नानीमै राखौं जस्तो गरेर निहालिरहेका थिए अतीतका बाचा अनि मायाका ती अविस्मरणीय क्षणहरू ती युवाले के दर्शाउन पाएका थिए ती युवतीका ती आक्रोशित आँखामा एकाएक विगतका रङ्गीन दृश्यका बिम्ब प्रतिबिम्बहरू नाच्न थाले ती युवालाई आक्रोश पोग्दा पोग्दा सुकेर फुर्सा बनेका उनका ओठमा एक्कासी मुस्कान खुस्कियो त्यहाँ एक प्रकारको जादुई चमत्कार नै छायो सुजनले तिमीलाई विवाह गर्छु के भनेका थिए उनी त खुसीको संसार आँखामा नचाउँदै र मुस्कुराउँदै आइन तल छलफल चलेको ठाउँमा र उनीसँग हातमा हात समातेर विवाह गर्ने उद्घोष गरिन् बसेका भद्र बलादमीर प्रहरी अनि उनका अभिभावक चकित परे अन्तत आरोप र आक्रोशले दिक्क लाग्दो बनेको प्रहरी कार्यालय हाँसो खुसीमा परिणत भयो अब पाल्छ भने विश्वास छ माया हुन्छ मान जान्छ किन कसैसित माया हुन्छ मान जान्छ किन कसैसित जाने सुम्पिनेले हार्नु पर्ने जाने सुम्पिने ले हार्नु पर्ने धोका दिने के किन हुन्छ जित किन हुन्छ जित कसले सुरु अब सुनौ गीत संगीत र खोज खबर को संगालो जीवन को गोरेटो जता ततै सबको घरमा तीज आयो तर गुल्मी अर्खलेको एक दलित परिवारमा तीज त परै जाओस् भोकमा खाने खर्च समेत भएन सम्पत्तिका नाममा एक छाले सानो झुपडी त्यही पनि पहिरोले बगाउला जस्तो उनका श्रीमान भूपाल नेपालीको टिबीको बिमार उपचार गर्न नसकेर 13 वर्ष अघि मृत्यु भएको थियो उनलाई पाल्ने अब एकमात्र छोरा थिए तिनै पनि भारतमा गाडीले ठक्कर दिएर मेरुदण्ड गुमाई थातै दिशा पिसाब भएर दलानमा लडिरहेका छन् यति बेला शनिबार दर खाने दिन कसैको घरमा खसी ढलेका थिए कसैको घरमा रागापाडा अनि प्राय सबैका घरमा केरा दही खिर र अचार बन्दै थियो त्यस दिन सदरमुकाम तमगासबाट अर्खले साथका गजलकार नेत्र पाण्डेले दाई यहाँ त एक परिवारको घरमा तीजको दर होइन भोकमा खाने खर्च छैन आउनुहोस् न भनेर बोलाएपछि म सदरमुकामबाट ओर्लिँदै गर्दा बाटा छेउछाउका घरहरूमा कतै मासु पोल्दै त कतै भुट्दै गरेको मगमगी बासना आइरहेको थियो अनि कसैले अचार बनाउँदै थिए भने कसैले खिरमा दुध अलि कम हुन्छ कि भन्दै थिए त कसैले केरा एक दुई हाता अरू थप्नु पर्छ कि भनेर गन्थन गर्दै थिए तीजको अनेक परिकार गहना कपडा जुटाउने चटारोका अलावा घर घरमा मकै भाँच्ने र भाँचेका मकै दलानमा बसेर खुल्साउनको पनि भ्याइ नभ्याइ थियो सदरमुकामबाट तीज मान्न घर जाँदै गरेका मानिसहरू मध्ये कतिपय श्रीमान श्रीमती बीच गहना कपडा भने जस्तो नकिनिदिएको भन्दै ठसक ठुसुक चल्दै गरेको पनि बाटामा हिँड्नेहरूले सुन्न परिरहेको थियो तर त्यो अर्खलेको दलित परिवारमा भने हिजोदेखि खान नपाएर भोकै बस्नु परिरहेको थियो त उनै दिन दुखी दलित परिवारको कथा व्याथा लिएर आएका छौँ आज हामी जीवनको गोरेटोमा अर्खले गाविस वडा नम्बर 6 चौडिला टोलको स्कुल मुनि सानो एकछाले झुपडीमा बस्ने 60 वर्षीय एकल महिला फुर्सी नेपाली र सडक दुर्घटनामा मेरुदण्ड गुमाएर गत 1 वर्षदेखि थातै दिशा पिसा भएका उहाँका 25 वर्षीय छोरा प्रेम नेपालीको बिचल्लीको कथा सुनाउँदैछौ हामी निमेक मजदुरी टाढा गर्न जाउन् भने छोरालाई दिशा पिसाब गराउने कसले नजिकतिर सधैँ मेलापाताको काम पाइँदैन त्यसैले पनि त्यो परिवारमा एक दुई छाक चुलो नबोल्नु सामान्य जस्तै भइसकेको रहेछ यस्तो नियति भोगेको नेपाली परिवारले 1 वर्ष भयो बिहानदेखि खर्च खोज्न गाउँतिर डुले बाबु एकमानो मकै कसैले पताएनन् फुर्सी दिदीले सुस्केर हाल्दै भन्नुभयो अब एकचोटि तल्लो टोलतिर खर्च खोज्न जाउँला भनेकी थिएँ तपाईँ आउनुभयो र रोकिए उहाँका छोरा प्रेम नेपालीको गत वर्ष भारतको पुनामा बाटो काट्ने क्रममा गाडीले ठक्कर दिएर मेरुदण्ड भाँचिएपछि त्यहाँ उपचार गर्ने पैसा नभएर अर्खले स्थित छिमेकीहरूबाट चन्दा उठाएर पठाएका थिए उनी ओछ्यानबाट चल्न चटपटाउन सक्दैनन् ढाडबाट पिप बगिरहेको छ बेला बेलामा झिङ्गा भन्किन्छन् ती झिङ्गा लगार्ने उपाय समेत छैन उनको उनीहरूको त्यो कारुणिक अवस्थाको रिपोर्टिङ गर्न अर्खले साथका उनै नेत्र पाण्डे र म त्यस झुपडी बढीमा पुग्दा दलानमा थातै दिशा पिसाब हुँदै लडिरहेका प्रेम नेपाली ढाडको घाउ दुखेर कहराइरहेका थिए। के गरौं बरु उति बेलै गाडीले यो प्राण लगिदिएको भए जाति हुन्थ्यो। उनले गहभोरी आँसु पार्दै भने यो उमेरमा बुढी भएकी आमाले गुप्त अङ्गबाट दिशा पिसाब गराउँदा किन बाँचेछु र जस्तो लाग्ने गर्दछ। उनी भक्कानिँदै भन्छन्, बुवाको मृत्यु हुँदा म सानै थिएँ। आमा रात दिनको निमेक मजदुरी गर्दाको गोता देख्दा हुर्केर उनको सुख दुःखमा लागुला भनेको थिएँ। त्यही भएर भारत गएँ। त्यहाँ गएर कुकको काममा लागेको थिएँ, तर गएको 7 महिना पुग्न नपाउँदै त्यो हाल भयो। भरै के पकाउनु हुन्छ, सबका घरमा तिज आएको छ भनेर भन्दा फुर्सी दिदीले भन्नुभयो, भो बाबै तिजका कुरा नगर्नु, चामलको गेडा त परै जाओस्, एकमुठी मकै कि त कोदाको पिठो भइदिए धन्य हुने थियो। पहिला पहिला बुढा जीवित छँदा उनको पाखुरा बोलियो थियो, सबको प्यारा थिए। जब उनको पाखुरा बस्यो टिभीको बिमारले खाडिए अनि भएको अलिकति बारी पनि साहुले खाए, अहिले यही बास मात्रै छ, कसैले हेर्दैनन्, फुर्सी दिदीले भन्नुभयो। खै यो दैव दशाले खेदेपछि आफ्नै भन्नेहरू पनि पराई हुँदो रहेछन्। तिजको बेला लौखाऊ भनेर कसैले केही दिन्नन्, मुसिकोट माइती घर बताउने फुर्सी दिदीलाई माइतीले बोलाउलान् भन्ने आस मरेको पनि धेरै वर्ष भइसकेको रहेछ। दर खाने दिन बिहानको खाना दिनको 12:30 बजेसम्म पाकेको थिएन भने साँझ त्यस घरमा खाना पाक्यो कि पाकेन भन्न सकिन्न। त्यो रात पनि उनीहरू भोकै बसे होलान्। त्यस्ता भोका दिन त कति काटे कति उनीहरूले। हिजो आफैले चर्चेको बारीमा कुखुराहरू गए भने गाली गर्छन्, बाबु त्यही भएर कुखुरा पाल्न पनि सकिन। कमसे कम घरमा कुखुरा पालेको भए आज सबैका घरमा मासु पाक्दा मेरो घरमा पनि पाक्ने थियो। के गरौं खप्परमा लेखेर आएपछि यस्तै छ भन्दै एक्लै पिरालो पोख्नु हुने फुर्सी दिदी मेरो रेकर्डरका सामु बोल्न चाहनु भएन। दुःखका कुरा निकाल्दा निकाल्दै मुटु भक्कानिन्छ, त्यसैले बोल्दिन बाबु भन्नुहुने उहाँलाई साथी नेत्र पाण्डेले भनेपछि बल्ल केही कुरा बोल्नु भयो। अरू रातो साथी आएर मस्किएर आज नाचिरहेका छन्, घुमिरहेका छन्। आज तिजको दिन तपाईँको घरमा त केही खाना पनि पाकेको छैन, कुरै पनि बोलेको छैन, किन अरूको घरमा त आज माछा मासुहरू अचारहरू हुन्छ, तपाईँ कहाँ आउँदाखेरि कस्तो लाग्छ तपाईँलाई? अनि आज जाडामा जानुहुन्न? जान्नु।